ये चिटोले तिमलाई मन परायो शिव दिले हाम्रो भेट गरायो पोरको दसैँ जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन तिमलाई मन परायो शिव दिले हाम्रो भेट गरायो पोरको दसैँ जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन छोरछोरी बेगनालाई मानिनौ ए मोरी पोरको दसैँ जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन भइसक्थे छोरछोरी बेगनालाई मानिनौ ए मोरी पोरको दसैँ जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन राख्ने हो मेरो काम बेगरेर घुमौला शिवथान पोरको दसैँ जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन सोचेको पुराए हाम्रो जोडी दैवले जुराए पोरको दसैँ जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन सोचेको पुराए हाम्रो जोडी दैवले जुराए पोरको जसै जान्न नहोला यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नहोला